आयो आमा एक चोटी बोल्छु है, दाजुको फोन आयो आमा एक हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना सहित सुब्बा देउराली म्युजिक प्राली प्रस्तुत गर्दछ नारायण खराल र जेबी मगरको संयुक्त तीजको कोसेली तीज आयो सम्झन मन लायो। स्वर नारायण खराल, ऋतु लामा र भावना मगर, शब्द तथा लय सिर्जना नारायण खराल, एरेन्ज यमन खनाल, पीआरबीटी पुरुष आवाज को लागि 6054-2471, महिला आवाज को लागि 6054-2473। उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली, प्रबन्धक यमन खनाल, 98-94-40-400।